चलिए जी, मेन पॉइंट्स लिख लेते हैं। तीन मेन पॉइंट्स हैं। पहला पॉइंट है छुटलाने पर, आठ बातें हैं इसमें। आप कह दें मेरा अमल मेरे लिए, तुम्हारा अमल तुम्हारे लिए। जो मैं करता हूँ इसकी जिम्मेदारी से तुम बरी हो, जो तुम करते हो इससे मैं बरी हूँ। बहुत से लोग आपको सुनते हैं मगर क्या आप बहरों को सुनाएंगे, ख्वाब वो कुछ ना सुनते हों। बहुत से लोग आपको देखते हैं मगर क्या आप अंधों को रास्ता दिखाएंगे, ख्वा इन्हें कुछ ना सूझता हो। जिस रोज अल्लाह ताला इन्हें इकट्ठा करेगा उस दिन ये समझ लेंगे एक घड़ी भर जान पहचान को ठहरे थे। उस दिन यकीन आ जाएगा कि अल्लाह ताला की मुलाकात को झुटलाने वाले घाटे में रहे। बुरे नताइज से हम आपकी ज़िंदगी में इन्हें दो चार कर दें या आपको उठाएं, बहरहाल इन्हें आना तो हमारी तरफ है और इनके आमाल पर अल्लाह ताला गवाह है। हर उम्मत के लिए रसूल है, उसके आने के बाद फैसला चुका दिया जाता है, ज़र्रा बराबर जुल्म नहीं होगा। दूसरा पॉइंट है कह दो। कहते हैं ये धमकी सच्ची है तो कब पूरी होगी, जवाब में कह दो मेरे इख्तियार में खुद अपना नफा और नुकसान नहीं, अल्लाह ताला की मशीयत है, हर उम्मत के लिए एक मोहलत है, मुद्दत ख़त्म होने पर घड़ी भर की तकदीमो ताखीर नहीं होगी। फिर दूसरा है पूछते हैं क्या वाकई ये सच है जो तुम कह रहे हो, कह दो मेरे रब की कसम ये बिल्कुल सच है, तुम इसे रोकने की ताकत नहीं रखते। कह दो कभी तुमने सोचा अल्लाह ताला का अज़ाब अचानक रात को या दिन को आ जाए तो तुम क्या कर सकते हो। तीसरा पॉइंट है इनके मुतालबे पर मुख्तलिफ रवैये। आखिर वो कौन सी ऐसी चीज़ है जिसके लिए तुम जल्दी मचा रहे हो। आप ये थोड़ा सा ऊपर चेंज भी कर सकते हैं, इस मुतालबे पर इनसे चंद सवालात। आखिर वो कौन सी ऐसी चीज़ है जिसके लिए तुम जल्दी मचा रहे हो, क्या वो जब तुम पर आ पड़ेगा तब मानोगे, अब बचना चाहते हो हालांकि खुद जल्दी मचा रहे थे। हमेशा अजाब का मज़ा चखो जो तुम कमाते रहे हो, उसके बदले तुम्हें और क्या दिया जाता इस अजाब के सिवा। पसंदीदा रवैये देखेंगे। وعدے کا پورا کرنا. پورا رکوع جو ہے یہ ناپسندیدہ رویوں سے بھرا ہوا ہے. جیسے حالات ہوتے ہیں نا ویسے ہی رویے دکھتے ہیں بعد میں. مکی صورتوں میں آپ عموماً نوٹ کرتے ہوں گے کہ ناپسندیدہ رویے کثرت سے ملتے ہیں. چلیے ناپسندیدہ دیکھتے ہیں. چھٹلانا, کان لگانا مگر بات کو سننے کے لیے تیار نہ ہونا, عقل استعمال نہ کرنا, دیکھتے بھالتے کسی چیز کی حقیقت کو نہ سمجھنا, ظلم کرنا, اللہ کی ملاقات کو جھٹلانا, رسول کا انکار کرنا, جرم کرنا, قیامت کے بارے میں بیکار سوالات کرنا. عمل کی یہی باتیں ہیں, اچھے رویے اپنانے ہیں, برے رویوں سے نجات پانی ہے, اللہ ہی کو نفع اور نقصان کا مالک بنانا ہے, اور دوسروں کو خوش کرنے کے لیے اللہ کو ناراض نہیں کرنا, اور ساتھ ساتھ اپنے آپ کو چیک بھی کرتے جانا ہے کہ کیا واقعی میں نفع اور نقصان کو اللہ کے ہاتھ میں سوچتی ہوں, کیا جو عمل میں کر رہی ہوں کل انہی کے بدلے لینا چاہوں گی. اللہ تعالی ہم سب پہ اپنی رحمت کرے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. وَإِن كَذَّبُوكَ فَقُلْ لِي عَمَلِي وَلَكُمْ عَمَلُكُمْ أَنْتُمْ بَرِيئُونَ مِمَّا أَعْمَلُ وَأَنَا بَرِيءٌ مِمَّا تَعْمَلُونَ. وَمِنْهُمْ مَنْ يَسْتَمِعُونَ إِلَيْكَ أَفَأَنْتَ تُسْمِعُ الصُّمَّ وَلَوْ كَانُوا لَا يَعْقِلُونَ. وَمِنْهُمْ مَنْ يَنْظُرُ إِلَيْكَ أَفَأَنْتَ تَهْدِي الْعُمْيَ وَلَوْ كَانُوا لَا يُبْصِرُونَ. إِنَّ اللَّهَ لَا يَظْلِمُ النَّاسَ شَيْئًا ولكن الناس أنفسهم يظلمون. ويوم يحشرهم كأن لم يلبثوا إلا ساعة من النهار يتعارفون بينهم. قد خسر الذين كذبوا بلقاء الله وما كانوا مهتدين. وإما نرينك بعض الذي نعدهم أو نتوفينك فإلينا مرجعهم ثم الله شهيد على ما يفعلون. ولكل أمة رسول فإذا جاء رسولهم قضي بينهم بالقسط وهم لا يظلمون. ويقولون متى هذا الوعد إن كنتم صادقين. قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء الله. لكل أمة أجل إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون قل أرأيتم إن أتاكم عذابه بياتا أو نهارا ماذا يستعجل منه المجرمون أثم إذا ما وقع آمنتم به الآن وقد كنتم به تستعجلون ثم قيل للذين ظلموا ذوقوا عذاب الخلد هل تجزون إلا بما كنتم تكسبون ويستنبئونك أحق هو قل إي وربي إنه لحق وما أنتم